बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल गएको साता बजेको आइतबारको बुलबुलमा पुनः प्रसारणका लागि हामीलाई बुलबुलिनहरूको अनुरोध आएकाले आजको आइतबार हामीले अग्रज गजलकार ललिजन रावलसँगको अन्तर्वार्तालाई पुनः प्रसारण गर्दैछौं। गएको साता प्रसारित अन्तर्वार्तालाई थोरै परिमार्जन समेत गरिएको छ। नखोलेरै राखिएको एउटा बन्द खाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुनी, बाहिर मेरै नाम थियो। कताबाट उजाडियो मनको सानो फूलबारी, कताबाट उजाडियो मनको सानो फूलबारी, भर्खरै त फूलहरूको यहाँ फुल्ने याम थियो, भित्र के थियो कुन्नी, बाहिर मेरै नाम थियो। आज किन यहाँ केही पनि देखिएन, आज किन यहाँ केही पनि देखिएन, हिजै मात्र सपना खोज्ने आँखाहरूको लाम थियो, भित्र के थियो कुन्नी, बाहिर मेरै नाम थियो। सधैँ सधैँ बग्ने खोली एकैछिन त रोकिदेऊ, सधैँ सधैँ बग्ने खोली एकैछिन त रोकिदेऊ, तिम्रो बेगसँग मलाई अलिकति काम थियो, भित्र के थियो कुन्नी, बाहिर मेरै नाम थियो। मनमा दियो विश्वासको नबलेको जिन्दगीमा, मनमा दियो विश्वासको नबलेको जिन्दगीमा, धेरै धेरै अन्धकार थोरै मात्र घाम थियो, नखोलेरै राखिएको एउटा बन्द खाम थियो, भित्र के थियो कुन्नी, बाहिर मेरै नाम थियो। ২০৪৫ असारमा लेखिएको अग्रज गजलकार ललिजन रावलको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला, सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज आइतबारको साँझमा हामी अहिले मैले जसको गजल वाचन गरे सायद यो गजलबाटै तपाईँले धेरैले चिन्नुभएको नाम हो ललिजन रावल। अग्रज गजलकारको लहरमा आज उहाँलाई लिएर उहाँका साथ बुलबुलमा उपस्थित भएर आइसकेका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि म अग्रज गजलकार लिएर आइपुगेको छु। अग्रज गजलकारहरूको क्रमलाई निरन्तरता दिने क्रममा यति बेला मसँग अग्रज गजलकार ललिजन रावल हुनुहुन्छ। हामीले गजल आज कहाँसम्म ल्याइपुर्यायौं, कति ल्यायौं र के गरिरहेका छौं त्यसको लेखाजोखा समयले गर्दै गर्ला, तर यहाँसम्म आइपुग्नको लागि सुरुका सिँढीहरू कुन कुन उक्लेर अगाडि आइपुग्यौं भन्ने कुरालाई कहिले पनि नेपाली गजल इतिहासले भुल्नु हुँदैन भन्ने बुलबुलको ठहर छ। र यसै क्रममा हामीले मनु, ज्ञानु, रवि, ललिजन, बुद लगायतका केही नामहरूलाई बिर्सनुहुन्न यही आशयका साथ मैले आज प्रस्तुत गर्दै गरेका अग्रज गजलकार ललिजन रावललाई स्वागत गर्छु बुलबुलमा। धन्यवाद अच्युतजी। दाई, गजलको तपाईँहरू आइसकेपछि सुरुवाती कदमलाई मैले सोधेन भने सायद हाम्रो कार्यक्रम नै अधुरो रहन्छ, कुराकानी नै अधुरो रहन्छ जस्तो लाग्छ। अब कुरो चाहिँ के हो भने म वास्तवमा मैले मेरो लेखनको उठान, मेरो लेखनको सुरुवात कविताबाट भएको हो र त्यसपछि मैले केही कथाहरू पनि लेखेँ र त्यसपछि कथा लेख्नु र कथा छोड्नु र गजल समात्नु करिब करिब सँगसँगै परेछ। यो 41 कुरा हो भनौँ न, 41 ताकाको कुरा हो। र त्यस बेला नेपाली साहित्यमा गजललाई अत्यन्तै हेको दृष्टिकोणले हेरिन्थ्यो। जस्तो अब ठुल्ठुला अब सिनियर हाम्रा चाहिँ अग्रजदेखि लिएर त्यस बेलाका समकालीन जति छन् कसैलाई मैले यो गजल लेखेको छु अथवा मेरो गजल यस्तो छ भन्दाखेरि गजल किन लेख्नुहुन्छ, गजल किन भन्नुहुन्छ, यसलाई कविता भन्नुहोस् या गीत भन्नुहोस्, यो गजल भनेको हाम्रो होइन भन्ने खालको त्यो दृष्टिकोण धेरैमा थियो। र त्यसैले गजल लेख्दा स्याबासी अथवा वाबा पाउनुभन्दा पनि यसले के लेखेछ यस्तो वाहियत कुरो भन्ने जस्तो त्यो स्थिति चाहिँ थियो। र त्यस बेलामा खास गरेर अत्यन्त थोरै गजल लेख्ने थियौँ हामीहरू, अब मनोबर जाकी, ज्ञानु आकर, म लगायत थोरै साथीहरू थियौँ त्यो बेलामा। र मैले अहिले पनि भन्नुपर्दा चाहिँ म के भन्छु भने नेपाली गजल वास्तवमै त्यसै बेलामा बुझेर गजलको सौन्दर्य शास्त्रलाई बुझेर गजलको संरचनालाई बुझेर गजल लेख्ने मान्छे त्यो बेलामा चाहिँ मनुबर्जाकी थिए र मैले चाहिँ अहिलेसम्म मैले धेरै ठाउँमा इमान्दारीपूर्वक भनेको छु यदि मैले मान्नुपर्ने गजलकार नेपालीमा कोही हो भने मनुबर्जाकी हुन् र मनुबर्जाकीले वास्तवमै गजल लेखन पनि र गजल कसरी लेखिन्छ भन्ने बारेमा गजलको संरचना पद्धतिका बारेमा पनि उहाँले सबैभन्दा अगाडि प्रकाश पार्नुभएको हो त्यसकारणले त्यो समय भनेको अब अहिले सम्झिँदा अचम्म लाग्छ अब अहिले त अब गजल अब तपाईँ हामी सबैलाई थाहा नै छ अहिले नेपाल मात्र होइन नेपाल बाहिर जहाँ जहाँ नेपालीहरू पुगेका छन् जहाँ जहाँ नेपाली कलमहरू चल्छन् त्यहाँ अत्यधिक लेखिने सुनाइने पढिने छापिने विषय या विधा भनेको गजल भएको छ तर हामीले त्यो बेलामा लेख्ने बेला को गजलको जुन स्थिति थियो त्यो अहिलेका गजलकारहरूले सम्झिने हो भने चाहिँ अथवा उनीहरूले अनुभूत गर्ने हो उनीहरू अनौठो लाग्दो होला लाग्न सक्छ कि अरे जस्तो अहिले सिक्नु पऱ्यो भने हामी जसको पनि उदाहरण लिन सक्छौँ जसको किताबहरू पनि हेर्न सक्छौँ रेडियोबाटै पनि सुन्न सक्छौँ होइन तपाईँहरूले सिक्नु पर्दा चाहिँ कसरी सिक्नु भयो गजल तपाईँले पर्सनली सिक्नु पर्दा कसरी सिक्नु अब म चाहिँ इमान्दारीपूर्वक भन्छु मेरो कुनै त्यस्तो मैले सिक्ने मान्छे अथवा मलाई सिकाउने अथवा मैले कसैबाट लिने त्यस्तो खालको केही पनि थिएन मैले गजलको नाम चाहिँ यो गजल नाम सुनेको चाहिँ नेपाली माध्यमिक कालको कविता श्रृङ्गारी काली कविता अथवा मोतीरामकालीन कविता पढ्ने बेलामा मोतीराम र मोती मण्डलीका कविहरूका गजलहरू पढ्दाखेरि गजल शब्द मैले पहिलोपटक त्यहाँ पढेको हुँ तर त्यसपछि मैले वास्तवमा गजल चाहिँ उर्दूका गजलहरू पढेपछि म इमान्दारीपूर्वक भन्छु त्यसपछि खास गरेर 38-39-40 साल ताका चाहिँ मैले उर्दू गजलहरू अत्यन्तै पढेँ उर्दू भनेको मलाई उर्दू लिपि आउँदैन फेरि यसमा चाहिँ शङ्का नहोस् देवनागरी लिपिमा हिन्दी लिपिमा आएका धेरै आएका छन् गजलहरू खास गरेर उर्दू गजललाई हिन्दीमा ल्याउन चाहिँ एकजना विद्वान प्रकाश पण्डितलाई हामीले कहिले बिर्सनु हुँदैन मैले जति उर्दूका 100 गजलकारका गजलहरू पढेँ र उनी गजलकारका बारेमा लेखिएका चिजहरू पढेँ त्यसमा अत्यधिक योगदान चाहिँ प्रकाश पण्डितको छ मलाई त्यस्तो लाग्छ र प्रकाश पण्डितले अनुवाद गरेका त नभनौँ देवनागरी लिपिमा उतारेका उर्दूका धेरै गजलहरू मैले पढेँ र ती गजलहरू पढिसकेपछि चाहिँ कसो भने मलाई साह्रै मोह जाग्यो र प्रेम जाग्यो गजलप्रति र मैले के सोचेँ भने यति कम शब्दहरूमा यति कम हरफहरूमा जीवनका जगतका आफ्ना वरिपरिका आफ्ना समकालका जीवनका जगतका सबै कुराहरूलाई यति संक्षिप्त विधामा यति सशक्तता साथ अभिव्यक्त गर्न सकिँदो रहेछ वास्तवमा यो चाहिँ एउटा शक्तिशाली विधा हो भन्ने मैले त्यताबाट चिने अथवा त्यो कुरा मैले अनुभूत गरेँ र सिक्ने कुरो जहाँसम्म छ अब मैले त्यो त्यता पढेपछि अब अहिले त त्यो कुरा गर्दा त्यति रमाइलो पनि हुँदैन आरादीप काफिया लयका कुराहरू होइन मैले वास्तवमा त्यो बेलामा लय जानेको थिइनँ र म चाहिँ के गर्थेँ भने जस्तो 15 अक्षर पहिलो पङ्क्तिमा पुग्यो भने गनी गनी गनी दोस्रो पङ्क्तिमा 15 अक्षर पुर्याउने माथि राम छ भने तल कामै मिलाउने यसरी चाहिँ लेख्थेँ सुरु गरियो तर मलाई लाग्छ गजलमा लय हुनुपर्छ या गजल लयबद्ध हुनुपर्छ भनेर सबैभन्दा अगाडि यो सन्दर्भ उठाएको मैले हो मलाई जहाँसम्म लाग्छ रवि दाईले पनि कुरा गर्नुभयो होइन अब त्यो बेलामा कसो भने तर यसो हो फेरि मैले मलाई कसैले लय सिकाएको होइन यो के हुँदो रहेछ भने तपाईँको मैले धेरै ठाउँमा भनेको छु अब म कि त प्रयोग गर्छु भन्नु पऱ्यो तर गजलमा प्रयोग हुँदैन होइन प्रयोग भनेको अलग कुरो हो शास्त्रीय विधाहरूमा प्रयोग हुँदैन म सानेट लेख्छु भनेर म अब 16 पङ्क्तिको सानेट लेख्छु भन्न मिलेन 14 पङ्क्तिको लेख्नु पऱ्यो म हाइकु लेख्छु भनेर 6 पङ्क्तिको लेख्न मिलेन तिनै पङ्क्तिको लेख्नु पऱ्यो र 5-7-5 होइन केही कुराहरू छन् यो चाहिँ के हो भने म भन्छु जसरी देश चल्नलाई संविधान चाहिन्छ जसरी सङ्घ संस्था चल्नलाई विधान चाहिन्छ त्यस्तै गरेर यो सिर्जनाको पनि एउटा यो विधान हो यो नियम कानुन हो र यो नियम कानुनभन्दा बाहिर हामी जान सक्दैनौँ र जानु हुँदैन र गयो भने त्यो विधा रहँदैन गजल क्षेत्रका प्राय अधिकांशलाई नौलो नाम होइन ललिजन रावल तर पनि कोही नयाँ गजलकारले चिन्नु भएको छैन भने विक्रमसम्म 2021 साल पुस 28 गते अछामको कालिका गाविसमा उहाँको जन्म भएको हो हाल उहाँ रेडियो नेपालमा पनि कार्यरत हुनुहुन्छ गजल जस्तो अति संवेदनशील र कोमल विधामा कलम चलाइराखेका कवि गजलकार ललिजन रावलको अति संवेदनशील समय साँझ 7:10 जाँदा सम्झना आउनु मेरो अनिवार्यता यस्तो हुन्छ संस्मरणहरू लेख्न बाँकी छ भन्दै पारिजातले 2046 साल वैशाख 31 गते उहाँको बारेमा बिरानो यो ठाउँमा भन्ने उहाँको पुस्तकमा लेख्नु भएको रहेछ र त्यसैलाई एउटा बन्द खाममा उद्धृत गरिएको अंश मैले यहाँ अहिले वाचन गरेर सुनाएँ ललिजन रावलका प्रकाशित कृतिहरूमा यसपटक पनि कविता संग्रह 2040 केही गजलहरू गजल संग्रह 2042 बिरानो यो ठाउँमा गजल संग्रह 2046 मरूभूमिमाथि कविता संग्रह 2048 सिरानीमा आँसु गजल र कविता 2000 58 र उहाँ पुरस्कृत हुनुहुन्छ लोकेन्द्र साहित्य पुरस्कार 2050, राष्ट्रिय प्रतिभा पुरस्कार 2052, जीवी सहछामद्वारा पुरस्कार 2055, गरिमा सम्मान 2063बाट उहाँले सम्पादन गरेका कृतिहरूमा समकालीन नेपाली गजल 2047, सरकारी सेवाभित्रका साहित्यिक स्रष्टा र सिर्जना 2056, प्रतिनिधि नेपाली गजलहरू 2065, उदय निरौलाका प्रतिनिधि कविताहरू 2065, अनुराग साहित्यिक पत्रिका र उहाँका अभिनन्दन सम्मानहरू म फेरि क्रमशः बताउँदै नै जानेछु। यहाँनिर मलाई सोध्न मन लाग्यो, तपाईँले 2042 सालमा केही गजलहरू गजल संग्रह निकाल्दाखेरि नेपालमा कतिवटा गजल संग्रह पहिला प्रकाशित थिए? त्यस बेलामा संगीत चन्द्रोदयमा माध्यमिकालमा संगीत चन्द्रोदयमा मोतीराम लगायत मोतीराम मोती मण्डलीका कविहरूका गजल संग्रहित भएको एउटा त्यो तर छुट्टै गजलको होइन कि संगीत चन्द्रोदयमा गजलहरू पनि थियो त्यो एउटा सन्दर्भ छँदैछ। र त्यसपछि मोतीराम भट्टको होइन माफ गर्नुहोला भीमनिधि तिवारीको 42 र 20 गजल मेरी भन्ने निस्केको छ र त्यसपछि उपेन्द्र बहादुर जिगरको 101 गजल निस्केको छ र यो करिब करिब विक्रमसम्म 2000 भन्दा अगाडिका कुराहरू हुने र त्यसपछि नेपाली गजल जुन सुस्त आयो जुन नेपाली गजल शून्यतामा बस्यो जुन झन्डै 40 वर्षसम्म नेपाली गजल सुत्यो त्यसपछि नेपाली गजल जागिसकेपछि नेपाली गजलले पुनर्जागरण प्राप्त गरिसकेपछि केही गजलहरू 2042 सालको यो पहिलो गजल संग्रह हो। मैले कुराकानीको क्रमलाई मात्रै राखिरहेँ, मैले एउटा प्रश्न अहिले पनि गजल लेख्ने क्रम तपाईँको जारी छ लेख्दै गर्नुहुन्छ भन्ने सोध्दै एउटा गजल वाचन गरेर सुनाउन पनि अनुरोध गर्छु। हुन्छ, म लेख्दैछु, म अत्यन्त कम लेख्छु, फेरि म इमान्दारीपूर्वक भन्छु कि भने म धेरै कति समयमा जन्मिन्छ दाइ गजल? मेरो टुङ्गो हुँदैन, मेरो टुङ्गो हुँदैन, मेरो कहिले वर्षको दुईवटा तिनवटा पनि हुन्छ, अब कहिले वर्षको पाँच छवटा पनि हुन्छ होइन, तर म अत्यन्तै कमै लेख्ने मान्छे हुँ। तर सुरुवातको कालमा चाहिँ अत्यधिक लेखियो र त्यो सबै श्रेष्ठले गर्ने कुरो हो मलाई लाग्छ। त्यो बेलामा भनौँ न, म तपाईँलाई भन्छु 38 साल ताका त त्यो बेलामा साहित्यिक पत्रिका अत्यन्तै कमै थिए र हामी नयाँलाई साहित्यिक पत्रिका ठाउँ दिने कुरो पनि थिएन, तर काठमाडौँबाट प्रकाशित काठमाडौँबाट मात्र होइन बाहिरबाट प्रकाशित हुने साप्ताहिक पत्रिकामा पनि म लगायत त्यो बेलाका हामी जुझारुहरू धेरै गाह्रो, मेरै पनि हरेक हप्तामा कुनै न कुनै पत्रिकामा मेरो एउटा कविता हुन्थ्यो, त्यो समय थियो, त्यति लेखिन्थ्यो होइन, त्यो बेलामा अब एउटा ऊर्जा जोस जाँगर छापौँ अगाडि बढौँ भन्ने खालको नामको लोभ पनि हुन्छ, लोभ निश्चित रूपमा हुन्छ। अब अहिले त त्यो बिस्तारै सेटल हुँदै गयो, अब बिस्तारै परिपक्वतातर्फ आयो, त्यो हो। अहिले हजुरले सुनाउने गजल चाहिँ कति अगाडि लेख्नु भएको गजल हो? यो चाहिँ अब म अलि नयाँ नै सुनाउँछु नि त, 63 को सुनाउँछु, 63 सालको, हजुर 2063 ललिजन रावले लेख्नु भएको गजल, अब हामी सुन्छौँ। फेरि मलाई 63 भनेको नयाँ गजल जस्तो लाग्छ कि, मैले सुनाउँछु जस्तो अब नखोलेर राखेको भन्दा खाम 45 हो, शीतको थोपाउडी गयो बिहानी खामसँगै 45 हो होइन, 30 सुनाउँदा मैले पुरानो सुनाउँछु भने जस्तो हुन्छ, तर 60 यताका सुनाउँदाखेरि चाहिँ नयाँ गजलहरू हुन् जस्तो लाग्छ कि मलाई, त्यस कारण 63 सालमा लेखिएको यो नयाँ गजल म सुनाउँछु। हजुर, कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो, कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो, कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो, खानुसम्म खायौ हिजो आज अनि काल पर्दा, खानुसम्म खायौ हिजो आज अनि काल पर्दा, नयाँ बाली लगाउन बिउ धन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो, तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र, तिमीसम्म पुग्न मैले नखोजेको कहाँ हो र, एउटा बाटो भत्केपछि अर्को खन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो, हेरा हेर मात्र हाम्रो दुई किना रामा उभी, हेरा हेर मात्र हाम्रो दुई किना रामा उभी, हामीलाई जोड्ने एउटा पुल बन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो, कसले लुट्यो मेरो मनको भकारी त रित्तै देखे, कसले लुट्यो मेरो मनको भकारी त रित्तै देखे, हिजै चाहनाको अन्न त्यहाँ टन्न बाँकी थियो, कति दियौ पीडाहरू मैले गन्न बाँकी थियो, तिमी भने हिँडिहाल्यौ केही भन्न बाँकी थियो। कति यहाँ यहाँको मैले अघि जति भने नि गजल सङ्ग्रहहरूको बारेमा त्यो बाहेक पनि अर्को कुनै गजल सङ्ग्रह जस्तो यो पुस्तकमा हेर्दाखेरि चाहिँ 46 सालसम्म आएको रहेछ सिरानीमा आँसुसम्मलाई गजल मान्दाखेरि गजल र कविताको संयुक्त रहेछ हजुर योभन्दा पछि फेरि गजल सङ्ग्रह निकाल्ने सोचहरू ल्याउनु भएको छैन अनि यसपछि अब म एउटा सङ्ग्रह निकाल्छु यो एउटा बन्दखाम चाहिँ छानिएका गजलहरूको हो होइन हजुर त्यो तिनटै पुस्तकमा छानबाट छानिएका गजलहरूको पुस्तक हो यो चाहिँ र अब चाहिँ एउटा सङ्ग्रह अब पुग्ने भइसकेको छ पुग्ने अलि छैन एक दुई वर्ष लाग्छ एक दुई वर्ष लाग्छ अनि तपाईँका गजलहरू सङ्गीतमा चाहिँ कति गजलहरू आए होइन अब मेरो तिनवटा त हामीलाई जानकारी होइन झन्डै भनौँ न झन्डै 20 वटाभन्दा माथि होला नि तर अब चल्नु नचल्नु अलग कुरो हो फेरि मैले आफूले रुचि लिएर चाहिँ मैले नगरेको हुनाले पनि यस्तो हो किनभने अब कतिपय त मलाई थाहा नपाएर पनि रेकर्डमा आएका छन् होइन किताबबाट पत्रिकाबाट लिएर अब सामान्य कतिपय मलाई सोधेर पनि भएका छन् तर ठिकै छ अब मैले चासो नलिँदा पनि 20 वटा हुनु भनेको राम्रै कुरो हो बुलबुलसँग म जोडिएको अथवा बुलबुल मैले सञ्चालन सुरु गरेको करिब 12 वर्ष भयो हजुर र मलाई सम्झना छ मैले बुलबुलमा बोलाएको सबैभन्दा पहिलो अतिथि मैले पहिलो अन्तर्वार्ता गरेको व्यक्ति हजुर हुनुहुन्छ र आज दोस्रो पटक सायद हामी 10-11 वर्षपछि फेरि बुलबुलमा यहाँलाई मैले निमन्त्रणा गरेको छु हजुर मलाई सम्झना छ त्यो बुलबुल रेडियो नेपालमै आएर बुलबुलको पहिलो अङ्कमा मेरो तपाईँले लिनुभएको अन्तर्वार्ता मलाई सम्झना छ र मलाई पछि मैले त्यो सुन्दाखेरि मलाई निकै आनन्द पनि लागेको थियो एकान्तमा आफ्नो पीडा धुन आउला कोही एकान्तमा आफ्नो पीडा धुन आउला कोही मेरो चिहानमाथि पनि रुन आउला कोही किनारा झैँ टाढा टाढा हुन खोजे पनि किनारा झैँ टाढा टाढा हुन खोजे पनि सागरको लहर बनी छुन आउला कोही मेरो चिहानमाथि पनि रुन आउला कोही सिँगै बहार बोकी तिमी त्यसरी न झुल्क सिँगै बहार बोकी तिमी त्यसरी न झुल्क आफैलाई बिर्सी तिम्रै हुन आउला कोही मेरो चिहानमाथि पनि रुन आउला कोही पर्खी बस्यौ गाग्री बोकी पँधेरामा तिमी पर्खी बस्यौ गाग्री बोकी पँधेरामा तिमी तिर्खा लाग्दा फेरि पानी पिउन आउला कोही मेरो चिहानमाथि पनि रुन आउला कोही विश्वासको सियो बोकी विचारको धागो विश्वासको सियो बोकी विचारको धागो च्यातिएको मनलाई सिउन आउला कोही एकान्तमा आफ्नो पीडा धुन आउला कोही मेरो चिहानमाथि पनि रुन आउला कोही मैले गजलकार ललिजन रावलको गजल वाचन गरेँ यसलाई अहिले उहाँले भन्नुभएकै उहाँका चुनिएका गजलहरू एउटा बन्द खाम शीर्षकको सङ्ग्रहभित्र राखिएका छन् जसमध्ये मैले अहिले वाचन गरेको गजल उहाँले 2047 असार 26 गते लेख्नुभएको गजल रहेछ त्यसलाई यस पुस्तकमै लेखिएको मिति समेत राखिएको रहेछ र यसलाई मैले वाचन गरेँ हामी बुलबुलको क्रममा छौँ र कुराकानीको क्रम जारी राख्नेछौँ हामी धेरैले सुनेको यो गजल बुलबुलमै पनि कतिपटक बजिसकेको छ आज ललिजन रावल हाम्रा सामु हुनुहुन्छ र उहाँकै सामु हामी सुन्दैछौँ देविका प्रधानको स्वर नरेन्द्र प्यासीको सङ्गीत र ललिजन रावलको शब्दमा एउटा परदेशी आई सुरु सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति। बुलबुल चरी बनी उडे म त बस्ने डाली छ कि छैन, चरी बनी उडे म त बस्ने डाली छ कि छैन, हृदयमा बास मागे ठाउँ खाली छ कि छैन, नपिएरै मात लाग्दा बिना कारण बात लाग्दा, नपिएरै मात लाग्दा बिना कारण बात लाग्दा, सोच्छु अझै गर्न बाँकी कुनै गाली छ कि छैन, हृदयमा बास मागे ठाउँ खाली छ कि छैन, देउतासँग माग्न केही लम्किएकै हौ कि तिमी, देउतासँग माग्न केही लम्किएकै हौ कि तिमी, पिठ्यौँबाट देखिएन हातमा थाली छ कि छैन, हृदयमा बास मागे ठाउँ खाली छ कि छैन, झर्लान कतै कोपिला ती ओइलिएलान पातहरू, झर्लान कतै कोपिला ती ओइलिएलान पातहरू, तिम्रो मनको बगैँचामा कोही माली छ कि छैन, हृदयमा बास मागे ठाउँ खाली छ कि छैन, बाटो छेकी उभिएका अजङ्गका पहाड डाल्दै, बाटो छेकी उभिएका अजङ्गका पहाड डाल्दै, बाटो खोलिदिने कुनै बलशाली छ कि छैन, चरी बनी उडे म त बस्ने डाली छ कि छैन, हृदयमा बास मागे ठाउँ खाली छ कि छैन। करिब 3.5 दशक गजल क्षेत्रमा गुजारिसक्नुभएका ललिजन रावल आज हामीसँग हुनुहुन्छ बुलबुलमा, र 2062 जेठमा लेखिएको उहाँको यो गजल जो संग्रहभित्र संग्रहित छैन यसलाई मैले वाचन गरेर सुनाएँ। हामी बुलबुलमा आज ललिजन रावलसँगै छौँ र 3.5 दशकदेखिका उहाँका अनुभव र साथसाथै अहिलेको गजल अवस्थालाई उहाँले निहालिरहनुभएका प्रसङ्गबारे आजको कार्यक्रम केन्द्रित रहन्छ। म अब दाइलाई फेरि अहिले वर्तमानतर्फ लिएर आउँछु। हामीले इतिहासका कुरा सुन्यौँ, तपाईँहरूले अनुभव गर्दाका गजल लेख्दाका कुराहरू सुन्यौँ, अहिलेको गजल माहौल चाहिँ तपाईँले हेर्दाखेरि तपाईँ कस्तो महसुस गर्नुहुन्छ? होइन, अहिले म अत्यन्तै खुसीको अनुभव गर्छु, किनभने मैले अघि पनि कुरो उठाएँ, त्यस बेलामा हामीले मैले गजल थाल्दाखेरिको स्थिति र अहिलेको स्थिति आकाश जमिनको फरक भइसक्यो। अहिले नेपाली साहित्य एक हिसाबले भन्ने हो भने गजलमय भइसक्यो र ज्यादै खुसी कुरा हो। र अर्को कुरो के हो भने गजलसँग सम्बन्धित भ्रान्तिहरू, होइन अब गजल के हो भन्ने कुरोका बारेमा धेरै बहसहरू हुन्छ भन्छन् मान्छेहरू, अहिले पनि भन्छन् गजलमा धेरै ठुलो विवाद छ, गजल एक थरीले यसो भन्छन् एक थरीले उसो भन्छन् भन्छन्, म पनि यो कुरो सुन्छु जहिले पनि। तर मेरो भनाइ एउटै के हो भने गजल भनेको गजल हो, र मैले धेरै ठाउँमा भनेको छु, मान्छेहरू के भन्छन् भने कतिपय यो गजल चाहिँ पढ्नका लागि हो, यो गजल चाहिँ छाप्नका लागि हो, र यो गजल चाहिँ गायकलाई दिएर गाउनका लागि हो। ए बाबा, गजल भनेको गजल हो, छापिने गजल त्यही हो, वाचन गरिने गजल त्यही हो, र भोलि सङ्गीतबद्ध भएर गाइने गजल पनि त्यही हो, गजल एउटै हो। यो गजलमा यो गाउने छाप्ने र यो चाहिँ पढ्ने भन्ने यसमा कुनै विभेद छैन, गजल एउटै हो। र अर्को कुरो, गजल शास्त्रीय विधा हो, र गजल कमसे कम, तर एउटा कुरा हो, गजल किन अहिलेसम्म मान्छे धेरैले गजलप्रति आँखा सिम्लिन्छन् या गजल भन्ने बित्तिकै अलिकति नाक बन्द उगर्छन्, होइन, त्यो किन हो भने एउटा भ्रम के रहेको छ भने अहिलेसम्म पनि कतिपय मान्छेलाई गजल भनेको प्रेमी प्रेमिका बीचको वार्तालाप हो, गजल भनेको राजा महाराजाहरूले आफ्नो बडो मनोरञ्जनका लागि सुन्ने विषय हो, गजल भनेको कोठीमा बाईहरूले गाएर मनोरञ्जन दिने विषय हो, र यो गजलमा चाहिँ हामी आम जीवनका आम चासो र सरोकारका विषयहरू, आम मान्छेका पीडाहरू यसमा अभिव्यक्त हुन सक्दैनन्, यो खालि राजा महाराजाहरूका लागि हो या यो श्रृङ्गार र रक्षेका लागि मात्र हो भन्ने खालको एउटा भ्रम धेरै ठाउँमा छ। यो बहस अहिले पनि छ र यो त हिजोको कुरा होला। होइन, अझै पनि कतिपय ठाउँमा अझै पनि यो कुरो आउँछ, अझै पनि आउँछ, किनभने मान्छेले ए गजल त होइन यो यसो होइन भन्ने अर्थमा अझै पनि छ। यो हिजो तपाईँहरूले गजल सुरुवात गर्दा एकदमै चर्को रूपमा आएको बहस हो, होइन हजुर, तर अब मलाई एउटा प्रश्न एकदम जिज्ञासा लागिरहेको चाहिँ, त्यति बेला यो किसिमको विवाद थियो, अहिले फेरि फरक किसिमका विवादहरू गजलभित्रै लय हुनुपर्ने र नपर्ने, बहर हुनुपर्ने नपर्ने, छन्द हुनुपर्ने नपर्ने विषयका फेरि फरक फरक विवादहरू आइरहेका छन्। यो गजल विधा चाहिँ नेपालमा आयात हुने बित्तिकै विवादबाट मुक्तै नरहनुको कारण चाहिँ के होला? अब यसो विवादबाट मुक्त भनेको त अब किनभने अब कविताकै कुरा गर्दाखेरि पनि छन्द कविता र गद्य कविताको बारेमा ठुलो विवाद भएकै छ, भइरहेको छ, भएको थियो, अब छन्द बचाउ आन्दोलन चलिरहेको छ धेरै अगाडिदेखि, यी कुराहरू कसो भने आफ्नो ठाउँमा छन्। तर गजल मैले अघि भने शास्त्रीय विधा हो, गजल लेखे जस्तो जसले जे लेख्यो त्यो ठिक छ भन्ने हो भन्ने मैले भनेको मोतीरामका साथ समकालीन कविहरूका धेरैका गजलमा काफिया छैनन्। मोतीरामको आफ्नै पनि यता हेऱ्यो यतै मेरा नजरमा राम प्यारा छन्, उता हेऱ्यो उतै मेरा नजरमा राम प्यारा छन्, यहाँ काफिया छैन। यसलाई हामीले गल्ती भन्ने किन भन्ने, नम्बर एक। नम्बर दुई, भीमनिधि तिवारीका गजल जस्तो म भनौँ, मलाई त दोस्त भाइ हो इस्कले बनायो पागल, इस्कले बनायो पागल, इस्कले बनायो पागल, यही हो मतलब। अब हामी त्यत्रो ठुलो कवि, त्यत्रो सिनियर कवि भीमनिधि तिवारी, उहाँले जे लेखेको त्यो गजल हो भन्ने कि अथवा होइन, यो त मिलेन जानेनन्, यो सिक्नुपर्छ भन्ने। अब हाम्रा कति ठुल्ठुला कविहरूले गोर्खापत्रमा गजल भनेर लामो कविता छपाएका छन्, अब त्यत्रो वरिष्ठ व्यक्तित्वहरूले लेखेपछि त गजल हो भन्ने कि नभन्ने। त्यस कारणले मैले भने के भने गजल, गजलको जुन संरचना छ, गणित, गजलको जुन गणित छ त्यसमा आबद्ध भएर हामीले लेख्नैपर्छ। र गजल गायन प्रधान विधा पनि हो, र गजलको एउटा पहिलो पङ्क्तिले बोकेको लय प्रत्येक पङ्क्तिमा समान हुनुपर्छ, यो एकदमै बन्देजै हो, चाहिँ यो चाहिँ कडाइका साथ पालन हुनैपर्छ। गजल गद्यमा हुँदैन। अब मान्छेहरू के भन्छन् भने एउटा पाँच मात्राको अर्को आठ मात्राको लेखिदिएको छ र गजलले गायकले गाइदियो, त्यो गाय भइगयो नि। मैले बारम्बार भनेको छु, कान्तिपुर र गोर्खापत्रको एउटा स्ट्यान्जा एउटा समाचारको चार पङ्क्तिलाई कुनै पनि संगीतले संगीतबद्ध गरेर गाइदिन सक्छ, त्यो न्युजलाई यो गीत हो यो गीतै हो भन्न मिल्छ, गाइँदै भन्दा। तर त्यो समय त्यो विधाले के आग्रह गरेको छ, त्यो विधाले के मागेको छ, गजलले गजलको पहिलो पङ्क्तिले बोकेकोलाई प्रत्येक पङ्क्तिमा समान हुनैपर्छ र काफिया मिल्नुपर्छ, रदीफ हुनु नहुनु आफ्नो कुरा हो, यस्ता केही कुराहरू छन्। यो कुरोमा मान्दिनँ, अब यो जमाना धेरै अगाडि आइसक्यो, विकास भइसक्यो, परिवर्तन भइसक्यो, अब हामी त्यो बन्धनमा बाँधिनु हुँदैन, लेखक उन्मुक्त हुनुपर्छ भन्दै अब गजललाई फजल गर्नु त भएन, गजललाई गद्यमा लेख्नु त भएन, यति हो कुरो। यसकारण यो विवादको कुरै होइन यो, अब धेरै मान्छेले बुझेका छन्। र तपाईँले भन्नुभयो बहरका कुरा, बहर भनेको छन्द हो, उनीहरू बहर भन्छन्, हामी छन्द भन्छौँ। कुरो के हो भने तपाईँले यो म त राजा भन्न सलगा अथवा मफाइलुन मफाइलुन मफाइलुन उता उर्दूको ल्याए होइन, रिदममा ल्याउनु पऱ्यो भने त्यो मान्नुहोस् नमान्नुहोस् त्यसमा रस दीर्घको कुरो मिलाउनु पऱ्यो, लघु गुरुको कुरो मिलाउनु हो त्यसमा, होइन छन्द जुन हाम्रो पिङ्गल छन्द छ त फेरि वाचन गर्दै पनि त्यो छन्द हो। तर मैले भनेको तपाईँले यदि रसोदीर्घ पार्न गाह्रो लाग्छ जबरजस्ती छन्दमा नलेख्नुहोस्, छन्दमा कलम चल्छ सर आफ्नो मनको कुरा भन्न सक्नुहुन्छ लेख्नुहोस्, होइन भने नलेखौँ तर लय चाहिन्छ। लय भनेको हाम्रो लय छैन, लोक लय छैन, हाम्रो लय छन्। अहिले तपाईँले मेरो गजल पढ्नुभयो, मैले यी गजल यसो लय छैन, लय छ, किनभने कहाँ तपाईँ गति यतिका कुराहरूमा तपाईँ ध्यान दिनुभयो त लय त आफै भइगयो। दाइलाई मैले रोकेर एक्चुली यो 50 साल मङ्सिर 27 गते लेख्नु भएको एउटा गजल रहेछ, मलाई राम्रो पनि लाग्यो, अछामलाई सम्बोधन पनि गर्नुभएको रहेछ यहाँनिर, यो वाचन गर्ने अनुमति चाहेँ। पानी खोला कलकल गर्दै गीत सुनाउँछ, पानी खोला कलकल गर्दै गीत सुनाउँछ, पाल्या वनको रनबन मलाई बोलाउँछ, अतीतमा छुटेका ती बालुवाका घर, अतीतमा छुटेका ती बालुवाका घर, हृदयले आज फेरि याद दिलाउँछ, पाल्या वनको रनबन मलाई बोलाउँछ, थालाकोटको चौतारीमा पिपल पात बज्दा, थालाकोटको चौतारीमा पिपल पात बज्दा, सङ्गीतका सुरताल सबै भुलाउँछ, पाल्या वनको रनबन मलाई बोलाउँछ, मङ्गल सेन पुग्नलाई सहज कहाँ छ र, मङ्गल सेन पुग्नलाई सहज कहाँ छ र, ढल्याको त्यो उकालोले सधैँ तर्साउँछ, पाल्या वनको रनबन मलाई बोलाउँछ, एक बैरी बम्बईका सेठ दोस्रो बैरी रिन, एक बैरी बम्बईका सेठ दोस्रो बैरी रिन, यस्तै गीत गाउँदै अछाम दिन बिताउँछ, पानी खोला कलकल गर्दै गीत सुनाउँछ, पाल्या वनको रनबन मलाई बोलाउँछ। अछामको सम्झना खुब हुन्छ दाइ यो भिडभाडमा, होइन मलाई धेरै कम हुन्छ र मैले कम लेखेको छु। मैले एउटा 40 सालमा अछाम मैले तिमीलाई बिर्सेको छैन भन्ने एउटा कविता लेखेको छु र यो 50 सालमा गजल लेखेको छु। त्यस कारणले मैले धेरै चाहिँ म धेरै आफ्नो जिल्लालाई गाउँठाउँलाई भयङ्कर सम्झिरहन्छु रातभरि दिनभरि भन्ने कुरो होइन, तर दुईवटा लेखेको छु र यो तपाईँले पढ्नु बडो रमाइलो छ। जस्तो यहाँ मङ्गलसेन पुग्नलाई सहज, त्यो बेलामा मङ्गलसेन पुग्नलाई ठाडो ढल्याको उकालो थियो, अहिले पो सडक बन्यो, साह्रै ठाडो उकालो थियो, त्यो उकालो अत्यन्तै गाह्रो थियो र ती कुराहरू र अछामले गरेका अछामले भोगेका पीडाहरूलाई मैले अभिव्यक्त गरेको हुँ। तपाईँले यो वाचन गरिदिनु भयो, म प्रति न्याय गर्नुभयो, धन्यवाद। अनि यो तपाईँसँग अहिले नयाँ पुस्ता गजल सिक्नलाई आउँछन् कि आउँदैनन्, कतिको आउँछन्? होइन आउँछन् आउँछन्। अब यसको अर्थ यो होइन कि म चाहिँ बडा गुरु भएको छु, मेरा धेरै चेलाहरू आउँछन् भन्ने अर्थमा चाहिँ मैले लिन्न, होइन साथीभाइहरू धेरै आउँछ, धेरै आउँछन्। र मैले जानेको कुरो चाहिँ किनभने म आफूले जानेको सिप आफूले प्राप्त गरेको ज्ञान अरूलाई बाँड्दा त्यो घट्दैन, त्यो झन् बढ्छ, म यसरी लिन्छु। र मैले खास गरेर गजलको लयका बारेमा चाहिँ मैले धेरै भाइहरूलाई साथीहरूलाई सिकाउने गरेको छु, भन्ने गरेको छु, यस हो यस हो यस हो, लय भनेको जबरजस्ती गरेर पनि हुँदैन, लय नसामा हुन्छ भन्छु म चाहिँ। अब एउटा गाउँले मान्छेले भन्छ यतानी पानी उतानी पानी लागेछ असार, त्यो झ्याउरे छन्द कति राम्रो, एक दुई तिन एक दुई, एक दुई तिन एक दुई, एक दुई तिन एक दुई तिन, त्यो गाउँलेले त्यो छन्द झ्याउरे छन्द सिकाएको छैन नि, तर कसो मजाले भन्छ, सुन सुन दाजुभाइ केही कुरा भन्छु, यो सवाई छन्द कति मजाले, र यसमा यी हाम्रो लोक छन्दहरू हुन्, यी लोक छन्दमा हामीले नजाने, मैले मैले कसैले सिकाएर लयमा जानेको होइन, मैले लयमा लेखिसकेपछि सुन्दै बुझ्दै लिएर आउँछौँ हामी, तर अभ्यास गरेर जाने हो, जस्तो 42 सालको मेरो गजल, मेरो गजलसँग त्यस्तो लय छैन, एउटा मैले झ्याउरे प्रयोग गरेको छु एउटा चाहिँ, नभए अरू म अक्षर गनेर लेखेको छु कनिकुथी, त्यसमा चाहिँ लयको सहजता छैन। तपाईँसँग कसै नयाँ पुस्ताले नयाँ गजलकारले भेट्न चिन्न चाह्यो भने रेडियो नेपालमा आउँदाखेरि भेट हुन्छ? हुन्छ हुन्छ, म रेडियो नेपालको कामबारे अलिकति बताउनुहोस् न, हामी रेडियो कर्मी नै भइसकेपछि त यो कुरालाई त छुटाउँदैछौँ आजको पाटोमा, के गर्नुहुन्छ त्यहाँ तपाईँ? रेडियो नेपालमा अरू एउटा भनौँ न, मेरो नाम जोडिने सन्दर्भमा आउँछ रेडियो नेपालले गजल गङ्गा भन्ने एउटा, मेरो आवाज होइन त्यो, म चाहिँ भनाउन चाहन्थेँ यो कुरा, अब त्यो किनभने त्यो बेलामा खास गरेर नवीन दाहाल, मेरो साथी नवीन दाहालले चाहिँ सर यो गजलका बारेमा गरौँ गरौँ, धेरै अगाडिदेखि उनले प्रस्ताव ल्याएका हुन्, अब कुरो के भने मबाट जाँदा अथवा मैले त्यसको चाहिँ पहल गर्दा सहज रूपमा हुने, उनी प्रस्तोता हुने, म संयोजक हुने भन्ने हिसाबले गरौँ भन्ने कुरो उनको साह्रै ठुलो चाहना हो, र वास्तवमा अहिले रेडियो नेपालको गजल गङ्गा कार्यक्रम मेचीदेखि महाकालीसम्म असाध्यै लोकप्रिय छ, असाध्यै लोकप्रिय छ, र त्यसको श्रेय म नवीन दाहाललाई दिन्छु, उनले त्यसरी नगरेका भए अब म त खासै त्यस्तो भनौँ न रहर गरिहाल्ने मान्छे होइन, तपाईँ गजलको अगाडिदेखिको चाहिँ गजलमा लागिरहनु भएको, साधना गरिरहनु भएको व्यक्ति भएको हिसाबले राष्ट्रिय सबै प्रतिभाहरू गजलकारहरूसँग पनि त सम्पर्कमा आउने माध्यम बन्यो होला, बन्यो बन्यो एकदम एकदम, तर कसो भने अब मसँग भन्दा सञ्चालकसँग बढी हुन्छ त्यो सम्पर्क चाहिँ बढी, म चाहिँ अब छायामा हुन्छु संयोजक भनेर, सुरुका दिनहरू मैले गजल यसो यसो भनेर उनलाई सिकाएँ, सामान्यतः त्यसो चल्यो, र अहिले उनी चलाउँदैन, अहिले राम अविरले चलाउँछन् त्यो कार्यक्रम, त असाध्यै लोकप्रिय कार्यक्रम छ त्यो, र त्यसभन्दा बाहेक चाहिँ म चाहिँ अब रेडियो नेपालमा अब मोनिटरिङ सेक्सनमा छु म, भनौँ न तपाईँलाई कसैले सम्पर्क गर्न चाह्यो भने के मार्फत सम्पर्क गर्न सक्छ त? मोबाइलबाट, मोबाइल नम्बर पाउन, मेरो मोबाइल नम्बर 9141418849, 9141418849 सम्पर्क गऱ्यो भने ललिजन रावलसँग प्रत्यक्ष कुराकानी पनि गर्न सक्यो, फेसबुकमा पनि हुनुहुन्छ, फेसबुक भर्खर भर्खर अहिले नयाँ सामाजिक सञ्जाल खोले छ, तर म त्यति साह्रो अभ्यस्त छैन, यसो खोलेर लाइकसम्म गर्न सक्ने स्थितिमा छु अहिले। हामी कुराकानी गरिरहँदा मैले दाईको गजल वाचनलाई कम गरेँ कि जस्तो महसुस गर्दैछु, एउटा गजल फेरि हामीलाई कुन सुनाउनुहुन्छ अब? र अब चाहिँ हामीसँग समय पनि सायद कमै छ, कम होला, यस कारणले म अब पछिल्लो गजल, अब हुन त यो धेरै ठाउँमा सुनाइ पनि सकेँ मैले, यो चाहिँ अब अत्यन्त नयाँ गजल भन्छु म यसलाई, यो 2065 साल जेठमा लेखिएको हो। आफै मात्र भोग खाने देउता कोटी कोटी, आफै मात्र भोग खाने देउता कोटी कोटी, तावा माथि भोक पाक्छ पाक्दै नखै रोटी, आफै मात्र भोग खाने देउता कोटी कोटी, सिङ्गापुर र स्विजरल्यान्डका स्वप्न कति बाँड्छौ, सिङ्गापुर र स्विजरल्यान्डका स्वप्न कति बाँड्छौ, पीडा बोकी रुन्छन् यहाँ कर्णाली र डोटी, आफै मात्र भोग खाने देउता कोटी कोटी, रक्त चन्दन तस्करीमा रातै बिते पनि, रक्त चन्दन तस्करीमा रातै बिते पनि, बिहानीमा टीका लाउँछौ चन्दन घोटी घोटी, तावामाथि भोक पाक्छ पाक्दै नखै रोटी, दुःख कष्ट मलाई मात्र किन भनी सोद्धा, दुःख कष्ट मलाई मात्र किन भनी सोद्धा, अर्ती दिदै भन्छ उत भाग्य नै हो खोटी, तावामाथि भोक पाक्छ पाक्दैन खै रोटी, हिउँ पग्लिएर अब आगो बग्न सक्छ, हिउँ पग्लिएर अब आगो बग्न सक्छ, पानी भित्रै लुक्छौ कति कति चाल्छौ गोटी, तावामाथि भोक पाक्छ पाक्दैन खै रोटी, सुख सयल आफूलाई स्वप्नहरूलाई, सुख सयल आफूलाई स्वप्नहरूलाई, बाँड्ने को हुन् हिसाब पक्कै होला मोटा मोटी, आफै मात्र भोग खाने देउता कोटी कोटी, तावामाथि भोक पाक्छ पाक्दै नखै रोटी, तावामाथि भोक पाक्छ पाक्दै नखै रोटी। अग्रज गजलकार ललिजन रावलको निकै मिठो मर्मस्पर्शी गजल हामीले सुन्यौँ। हामी ललिजन रावलसँग छौँ र अब कार्यक्रमको करिब करिब अन्तिम चरणतर्फ छौँ। मैले अग्रज गजलकार सबैसँग अहिले चाहिँ एउटा हस्ताक्षर जस्तो लिने गरेको छु, अटोग्राफ। बुलबुलको बारेमा केही भनिदिनुहोस् न। अब तपाईँलाई थाहा भएको जानकारी भएको जे जस्तो आउँछ। एउटा कुरो के भने, बुलबुल अब निकै अगाडि तपाईँले अघि नै भन्नुभयो एचबिसीबाट सुरु गर्नुभएको तपाईँले यो कार्यक्रम, र यो कार्यक्रमका मैले धेरै श्रृङ्खलाहरू सुनेको पनि छु र मैले सुनेको छु त्यो त छँदैछ, र यसका बारेमा अरूले के भन्छन् त्यो पनि मैले सुनेको छु। जस्तो हिजै मात्र हाम्रो गीतकार आवरण शिल्पी रमेश पौडेल, कवि रमेश पौडेललाई मैले भनेको थिएँ भोलि मैले यसरी उज्यालोमा जानु छ र एउटा बुलबुलमा रेकर्ड गर्नु छ भन्दाखेरि, अनि उहाँले के भन्नुभयो भने अरू गजल सम्बन्धी अरू रेडियोहरूका कार्यक्रम कसले कति सुन्छन् त्यो त मलाई थाहा छैन। बुलबुल चाहिँ नेपालमा मात्रै होइन, विश्वभरि नेपालीहरू जहाँ जहाँ बस्छन्, जहाँ जहाँ गजलका प्रेमीहरू छन्, सबै ठाउँमा बुलबुल सुन्छन् र बुलबुल अत्यन्तै प्रसिद्ध र चर्चित कार्यक्रम हो, तपाईँले नछुटाउनुहोस् है सर भनेर उहाँले मलाई हिजो भन्नुभएको थियो। यसले पनि जनाउँछ र मलाई आफै थाहा छ यसले नेपाली गजललाई धेरै ठुलो योगदान दिएको छ बुलबुलले, खास गरेर नेपाली पाठकहरूलाई, नेपाली श्रोताहरूलाई गजलप्रति आकर्षित गर्न र सर्जकहरूलाई पाठकका बिचमा पुर्याउन, एउटा सेतुको काम गर्न बुलबुलले धेरै ठुलो योगदान दिएको छ, र यसका लागि म बुलबुलप्रति र यसका सञ्चालक अच्युतजीप्रति म नतमस्तक छु। मैले नतमस्तक समान शब्द प्रयोग नगरौँ, मैले यहाँनिर चाहिँ अग्रज गजलकारहरूको एक किसिमको आशीर्वचन बुलबुललाई रहिरहोस् र यो आवाजलाई सङ्ग्रहित गरौँ भन्ने उद्देश्यले सबै अग्रज गजलकारहरूसँग यो प्रश्न राख्ने क्रममा दाइलाई पनि राखेको हुँ। हाम्रो कार्यक्रमसम्म आइदिनु भयो र करिब करिब 3.5 दशक गजलमा, गजलको क्षेत्रमा साधनारत, तपस्यारत तपाईँलाई हार्दिक धन्यवादका साथै गजल क्षेत्रले तपाईँको आशीर्वाद सहयोग सधैँ पाइरहोस् भन्दै आजको कार्यक्रमबाट अब हामी बिदा माग्ने तर्खरमा छौँ। हजुर, तपाईँलाई धेरै धेरै धन्यवाद, र म अलिकति सच्याइहाल्छु, 350 नभनौँ 3 दशकभन्दा अलिकति न्याय होला, 350 होइन, मैले कविता छापिन थालेको 2037 सालदेखि हो, त्यो कविता छापिन थालेको हिसाबले पनि 3.5 दशक अलिक पुगेको छैन, र गजलको चाहिँ 3 दशकभन्दा हुन्छ। मैले 36-37 देखिको सिक्दै गरेको समयलाई पनि जोडेको थिएँ, 3-3.5 यसमा हामी नरहौँ, 30-35 वर्षको बिचको भनेको लामो अनुभव छ भन्ने मेरो आशय। हस्, धन्यवाद ललिजन दाई। अब अर्को दिन बुधबारको कार्यक्रममा फेरि हाम्रो भेटघाट हुने नै छ, तबसम्मलाई आजका हाम्रा अतिथि ललिजन रावल र उत्पादन सहयोगी दिनेश निरौला, सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुल बिदा माग्दैछौँ। जाँदा जाँदै ललिजन रावलको एउटा बन्द खामबाट गजल वाचन गर्दै शुभरात्रि भन्दैछौँ। शीतको थोपा उडी गयो बिहानीको घामसँगै, शीतको थोपा उडी गयो बिहानीको घामसँगै, मेरो नाउँ जोडियोला फेरि तिम्रो नामसँगै, बोटहरू नाङ्गा भए बाघ फेरि उजाड भयो, बोटहरू नाङ्गा भए बाघ फेरि उजाड भयो, फुलेका ती फूलहरू झरी गए यामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, मलाई कायल बनाइसके रोई रोई यी आँखाले, मलाई कायल बनाइसके रोई रोई यी आँखाले, तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, जिन्दगीको एउटै पङ्क्ति धेरै लामो हुँदो रहेछ, जिन्दगीको एउटै पङ्क्ति धेरै लामो हुँदो रहेछ, रोकिदेऊ कि आफैलाई एउटा पूर्ण विरामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, हुलबाट टाढा हुन मन लाग्छ कहिलेकाहीँ, हुलबाट टाढा हुन मन लाग्छ कहिलेकाहीँ, तरै लाग्नु पर्दो रहेछ मानिसका लामसँगै, शीतको थोपा उडी गयो बिहानीको घामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।